नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 समय गार्डसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको अपरान्ह 7 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष श्रीबहादुर थापाले केन्द्रीय समिति बैठकमा राजीनामा दिनुभएको छ। थापाले यसअघि नै अध्यक्ष पदबाट निवृत्त हुने घोषणा गर्नुभएको थियो। पार्टी कार्यालय चाबाइलमा जारी केन्द्रीय कार्य समितिको बैठकमा थापाले राजीनामा दिनुभएको हो। थापा समूहको आज पार्टी कार्यालय चाबाइलमा बसेको बैठकले थापाको राजीनामा स्वीकार गर्दै सो पदमा पशुपति शमशेर राणालाई चयन गरेको छ। 107 जना केन्द्रीय सदस्यमध्ये 81 जना यो बैठकमा उपस्थित भएको स्रोतले बताएको छ। यो बैठकमा चन्दसम्मबाट कोही पनि लोकेन्द्र बहादुर चन्दसम्मबाट कोही पनि उपस्थित नरहेको जनाइएको छ। तर लोकेन्द्र बहादुर चन्दले यसअघि नै आफूलाई अध्यक्ष घोषणा गरिसक्नु भएको छ। संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिको प्रारम्भिक वार्ता उपसमितिले नयाँ संविधानका विवादित विषयमा सहमति जुटाउन सोमबारदेखि संविधान सभाभित्र रहेका राजनैतिक दलसँग वार्ता गर्ने भएको छ। नेपाली कङ्ग्रेस, एमाले, एमाओवादी सहितका प्रमुख दलका शीर्ष नेताहरूको उपस्थितिमा आज बसेको उपसमितिको बैठकले पहिलो चरणमा संविधान सभाभित्र रहेका दलहरूसँग वार्ता गर्ने निर्णय गरेको हो। संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले विभिन्न दलका शीर्ष नेतालाई विभिन्न चरणमा वर्गीकरण गरेर प्रारम्भिक वार्ता गर्ने कार्यतालिका निर्धारण भएको जानकारी दिनुभयो। कङ्ग्रेस सभासद आनन्द प्रसाद ढुङ्गाना संयोजक रहेको प्रारम्भिक वार्ता टोलीले सोमबार फोरम नेपाल, फोरम लोकतान्त्रिक, फोरम गणतान्त्रिक, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टी र संघीय सद्भावना पार्टीसँग संविधानका असहमतिका विषयमा छलफल गर्नेछ। नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले पार्टीमा संगठनात्मक सुधार भए पनि सोच जति वैचारिक रूपान्तरण हुन नसकेको बताउनु भएको छ। एमालेका पोलिट ब्युरो सदस्य मुकुन्द नेौपानेद्वारा लिखित नीति, नेतृत्व र नैतिकता शीर्षक पुस्तकको आज लोकार्पण गर्दै अध्यक्ष खनालले नवौं राष्ट्रिय महाधिवेशनले पार्टीलाई वैचारिक राजनैतिक पुनर्गठन गर्दै एकता र सहमतिको सन्देश दिने विश्वास व्यक्त गर्नुभयो। उहाँले अहिले पनि पार्टीले दक्षिणपन्थी र उग्रवादीसँग वैचारिक सङ्घर्ष गरिरहनु परेको जनाउँदै सम्मुन्नत पार्टी निर्माण नभएसम्म त्यो लडाईँमा विजय प्राप्त नहुने बताउनुभयो। अज्ञात रोगका कारण भारतको बिहार स्थित मुजफ्फरमा रहेको मुजफ्फर सहरको एक सरकारी अस्पतालमा 19 बालबालिकाको मृत्यु भएको छ। अज्ञात रोग लागेका करिब 70 बालबालिकाको उक्त अस्पतालमा उपचार भइरहेको छ। बिहारका स्वास्थ्य सचिव दीपक कुमारले उपचार गराइरहेका बालबालिकाको मृत्यु भएको पुष्टि गरेका हुन्। उनका अनुसार त्यस क्षेत्रमा पछिल्लो केही दिनदेखि अज्ञात रोगको प्रकोप बढिरहेको छ। र नेपाली फुटबल खेलाडी विमल घरतीमगर बेल्जियमको आरएससी एन्डरलेफ्ट क्लबमा रहेर 1 वर्षसम्म प्रशिक्षण गर्ने भएका छन्। उनलाई क्लबले 26 जुलाई 2014 31 मे 2015 पुरा सिजन आफ्नो एकाडेमीमा रही प्रशिक्षण गर्न आमन्त्रण गरेको अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ। क्लबले विमलको उल्लेखित मितिभित्र तीन महिनामा भिसा नवीकरणका लागि आतेजाती हवाई भाडा बेहोर्नेछ भने नेपाली राष्ट्रिय टिमहरूलाई आवश्यक पर्दा महत्त्वपूर्ण खेलहरूको लागि उपलब्ध गराउनेछ। त्यस अवधिभर विमललाई खाना, बस्न, इन्सुरेन्स तथा त्यहाँ बसुन्जेल आवश्यक पर्ने अन्य खर्च क्लबले बेहोर्नेछ। फिफाको नियमअनुसार 18 वर्षभन्दा मुनिका खेलाडीले अफिसियल म्याच खेल्न नपाउने भएकाले क्लबको एकाडेमीमा बसे बापत विमलले एकाडेमीमा प्रशिक्षण लिनुका साथै क्लबको तर्फबाट मैत्रीपूर्ण खेल तथा जुलाईमा हुने अन्तर्राष्ट्रिय युवा प्रतियोगितामा सहभागी हुनेछन्। अवस्था प्राण 7 बजेको अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण खबरको साथमा